الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة الواقعة چل رہی تھی اور اس کی تقریبا 56ویں آیت تک ہم پہنچے تھے جس میں اللہ تبارک و تعالی نے ضالین یعنی گمراہ ہونے والوں اور مکذبین یعنی جھٹلانے والوں کے انجام کا ذکر فرمایا تھا. 55ویں آیت میں اللہ تعالیٰ نے 54ویں بلکہ اللہ نے ارشاد فرمایا تھا کہ تم دوزخ میں گرم پانی سے پیو گے اور اس طرح پیو گے جیسے سخت پیاسے اونٹ پیتے ہیں, اور آخر میں پھر فرمایا کہ یہ ان کی مہمانی ہے انصاف کے دن یعنی بروز قیامت اللہ تبارک و تعالیٰ انہیں جب جہنم میں ڈالے گا تو اس طریقے سے ان کی پھر خاطر تواضع کی جائے گی. آگے ارشاد فرمایا کہ نحنو خلقناکم, ہم نے تمہیں پیدا کیا, فلولا تصدقون, تو تم کیوں سچ تسلیم نہیں کرتے ہو. یعنی یہ اصل میں جو اس زمانے کے کفار اور مشرکین تھے یہ منکرین بعث تھے, یعنی بروز قیامت دوبارہ اٹھائے جانے کا انکار کرتے تھے. تو اللہ تبارک و تعالی نے اب یہاں سے بڑے نفیس انداز سے مختلف قسم کے دلائل کے ذریعے ان کو ثابت فرمایا کہ جو رب کریم اتنی عظیم قدرت والا ہے کہ ان امور پر قادر ہے جن کو تم اپنے سامنے مشاہدہ کرتے ہو, آنکھوں سے دیکھ رہے ہو, تو پھر ایسے رب کے لیے بروز قیامت تمہیں دوبارہ اٹھانا کون سا مشکل ہے. لہذا ارشاد فرمایا کہ نحن خلقناکم, ہم نے تمہیں پیدا کیا, فلولا تصدقون, تو تم کیوں نہیں سچ مانتے ہو, یعنی اس بات کو کیوں سچ تسلیم نہیں کرتے ہو کہ بروز قیامت تمہیں اٹھایا جائے گا. لہذا آگے ارشاد فرمایا کہ افرائیتم ما تمنون, کیا پس تم دیکھتے ہو, ما تمنون, اس منی کو جو تم گراتے ہو, یعنی ماؤں کے رحم میں جو تم اپنا نطفہ پہنچاتے ہو, کیا تم اس کو دیکھتے نہیں ہو. انتم تخلقونہ ام نحن الخالقون, کیا تم بناتے ہو اسے, یعنی اس نطفے سے آدمی بچہ انسان تم بناتے ہو, ام نحن الخالقون, یا ہم بنانے والے ہیں. یہ بڑی ہی نفیس ایک دلیل اللہ تبارک و تعالی نے ارشاد فرمائی, اور قیامت تک آنے والے تمام وہ کفار کہ جو اللہ تبارک و تعالی کی جانب سے دوبارہ اٹھائے جانے والے اعلان کی تکذیب کرتے ہیں ان کو مبہوت کر دینے کے لیے ایک بات یہ کافی ہے کہ یہ بتاؤ کہ جب ماں کے رحم میں مادہ منویہ پہنچتا ہے تو وہ بچہ کیسے بن جاتا ہے. ایک پانی کی بوند ہے لیکن اسی سے آپ دیکھیں کہ ہاتھ بنتے ہیں, پیر بنتے ہیں, ناخن بنتے ہیں, آنکھیں بنتی ہیں, بال بچے کے بنتے ہیں, اور پورا نظام ہضم اور تمام جو اندر کا معاملہ ہے سب اس اللہ تعالیٰ بنا دیتا ہے. تو کون بناتا ہے, تم بناتے ہو یا اللہ تعالیٰ بناتا ہے؟ تو یقینی سی بات ہے کہ وہ اس کا تو ضرور انکار کریں گے کہ ہم نہیں بنا, اقرار کریں گے کہ ہم نہیں بناتے. یہ الگ بات ہے کہ اللہ تعالیٰ کے بنانے کا ہو سکتا ہے کوئی انکار کر دے, لیکن انشاءاللہ کوئی انکار اس کا بھی نہیں کرے گا. تو اب آسان سی بات ہے, سمجھنے کے لیے بالکل آسان ہے اور ایک معقول بات ہے کہ جو رب کریم پانی کی ایک بوند سے ایک پورے وجود کو پیدا کرنے پہ قدرت رکھتا ہے, تو کیا جب تمہارا پورا وجود تعمیر ہو گیا اور پھر تم مٹی میں ملا دیے جاؤ گے تو کیا اس سے دوبارہ اللہ تعالیٰ تمہیں نہیں اٹھا سکتا؟ تو اگر کوئی کہے کہ نہیں اٹھا سکتا کیوں, کیا مشکل ہے, اگر وہ کہے کہ ہاں بہت مشکل ہے, تو بتاؤ پھر یہ مشکل ہے کہ نہیں. اب وہ کہے گا ہاں مشکل تو ہے, لیکن اللہ تعالیٰ نے اس کو یقیناً کر کے دکھا کے یہ ثابت فرما دیا کہ اللہ تعالیٰ کے لیے بالکل مشکل نہیں. تو جب یہ اللہ تعالیٰ کے لیے یہ مشکل نہیں ہے تو وہ کیسے مشکل ہوگا؟ کیوں نہیں اس پر ایمان لے آتے, کیوں نہیں اس کی تصدیق کرتے ہیں؟ فرمایا کہ نحن قدرنا بینکم الموت, ہم نے تمہارے درمیان مقدر فرما دیا, مقرر کر دیا موت کو. چنانچہ کوئی تو پھر بچپنے میں انتقال کر جاتا ہے, کوئی جوانی میں, کوئی ادھیڑ عمر میں, کوئی بڑھاپے میں جا کر. وما نحن بمسبوقین, اور ہم اس سے ہارے ہوئے نہیں ہیں. الا ان نبدل امثالکم, کہ تم جیسے مزید بدل دیں. یعنی اللہ تبارک و تعالیٰ فرماتا ہے کہ ہم نے ایک تو تم میں موت ٹھہرا دی ہے, تم نے ضرور مرنا ہے. دوسرا یہ کہ اللہ تعالیٰ اس سے कोई हारने वाला नहीं है, या अल्लाह ताला माद अल्लाह को शिकस्त खोर्दा होकर नहीं बैठ गया कि तुम्हारी जगह किसी और को नहीं ला सकता, बल्कि जब तुम्हें मौत देगा तुम मरोगे, अल्लाह ताला दूसरों को ले आएगा। वनुन्शिअकुम फी मा ला तअलमून, और तुम्हारी सूरतें वो कर दें कि जिनकी तुम्हें खबर नहीं, यानी अल्लाह ताला तुम्हारी सूरतों को मस्क कर दे, सूअर की शक्ल में बदल दे, बंदरों की शक्ल में बदल दे, जैसे कि साबिका कौमों पर भी अज़ाब नाजिल हुआ और अल्लाह ताला ने उनकी सूरतों को मस्क फरमा दिया। तो गोया कि अल्लाह ताला फरमा रहा है कि हमने तुम्हें पैदा भी किया, तुम्हारा वजूद बनाया, लिहाजा और फिर मौत भी तुम्हारे लिए मुकरर की, और फिर इन तमाम चीज़ों को करने के बाद ऐसा नहीं हुआ कि अब अल्लाह ताला थक गया है, अब वो शिकस्त खोर्दा हो गया है, उसने हार मान ली है, नहीं, बल्कि वो इस पर कुदरत रखता है कि तुम्हें मौत देने के बाद तुम्हारी जगह मजीद किसी और को ले आए, और इस पर भी कुदरत रखता है कि अगर वो कौम अल्लाह तबारक व ताला की इताअत और फरमाबरदारी से मुंह मोड़े तो अल्लाह ताला उनकी शक्लों को बंदर और सूअर की शक्ल में तब्दील कर दे, जैसा कि साबिका कौमों पर अजाब नाजिल हुआ और अल्लाह ताला ने किसी को बंदर बनाया और किसी की शक्ल को सूअर की शक्ल में बदल दिया। लेकिन यहाँ पर ये ज़िमनन बात ज़रूर अर्ज़ कर देता हूँ कि सहाबा किराम आलिम रिदवान ने पूछा कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये आजकल जो सूअर और बंदर हैं क्या ये वही मुअज़्ज़ब कौमें हैं जिन पे अल्लाह का अज़ाब नाजिल हुआ? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया कि नहीं, अल्लाह तबारक व ताला जब किसी कौम पर अज़ाब नाजिल फरमाता है और उनकी सूरतें मस फरमा देता है तो फिर उन्हें ज़िंदा नहीं छोड़ता बल्कि उनको हलाक फरमा देता है। और फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बतौर दलील इरशाद फरमाया कि बंदर और सूअर तो उन मुअज़्ज़ब कौमों से पहले भी थे, यानी ऐसा नहीं है कि वो कौमें इन शक्लों में बदली और फिर उनकी नस्लें चलती आईं, बल्कि ये तो उनसे पहले भी थे, लिहाजा जो अल्लाह ताला की तरफ से अजाब में मुब्तला होकर बंदर और सूअर की शक्ल में बदल गए वो फिर ज़िंदा नहीं रहे, वो ख़त्म कर दिए गए। अल्लाह ताला मजीद इरशाद फरमाता है कि वलक़द अलिमतुमुन नशअतल ऊला, और बेशक तुम जान चुके हो पहली मर्तबा पैदा होना, फलौला तज़क्करून, तो फिर तुम क्यों नहीं सोचते हो? पहली मर्तबा पैदा होना, यानी वही जैसे अभी पीछे बयान फरमाया कि एक पानी की बूंद से अल्लाह तबारक व तआला बंदे को पैदा फरमाता है, मुजक्कर भी पैदा होते हैं उसी से मुअन्नस पैदा होते हैं। जब एक छोटा सा बच्चा पैदा होता है तो इतना नर्म और नाजुक होता है कि अगर आप थोड़ी सी ताकत लगाएं तो उसके आज़ा जुदा जुदा हो जाएं, लेकिन फिर अल्लाह तबारक व ताला के करम से वही नाजुक बदन जब जवान होता है तो ऐसा तंदरुस्त और तवाना हो जाता है कि आदमी देखकर हैरान रह जाता है, बिल्कुल पहाड़ की बाज पहाड़ की मिसल हो जाते हैं, और जैसे पहलवान वगैरह होते हैं कितने मजबूत आज़ा हो जाते हैं। तो वही पानी की एक बूंद के बाद जो तगैर व तबद्दुल आता है और इंसान एक पहाड़ की तरह मजबूत बन जाता है, ये सब अल्लाह ताला की करम नवाजी है और अल्लाह ताला की कुदरत का अजीम इजहार है। तो जो रब्बे करीम एक पानी की बूंद से इस तरह एक जवान आदमी को बनाने पे कुदरत रखता है और फिर उसे दोबारा अर्जल उम्र की तरफ लेकर जाता है, तो इसी तरीके से क्या अल्लाह तबारक व ताला एक बंदे के मर जाने के बाद, उसके मिट्टी में मिल जाने के बाद उसे दोबारा नहीं उठा सकता? यकीन सी बात है कि साहिब अक्ल इसको तस्लीम करेगा कि ज़रूर उठा सकता है। मज़ीद अल्लाह ताला ने एक और क्वेश्चन फरमाया कि अफ़रअयतुम मा तहरुसून, क्या तुम देखते हो जो तुम उगाते हो? अंतुम तज़रऊनहू अम नहनु ज़ारिऊन, क्या तुम उसकी खेती बनाते हो या हम खेती बनाते हैं? यानी जब तुम बीज लगाकर पीछे हट के बैठ जाते हो तो क्या पौधा भी उसमें से तुम निकालते हो? अगर ऐसा होता कि हम ही पौधा निकालने वाले हैं तो फिर तो हम उस बीज को फाड़ के उसमें से पौधा और दरख्त निकाल लेते और फल बना लेते, लेकिन नहीं, वो तो अल्लाह तबारक व ताला बनाने वाला है। तो ये एक मिसाल से मज़ीद समझाया कि सिर्फ एक बीज तुम ज़मीन में लगाते हो और अल्लाह तबारक व ताला उसको फाड़ता है, फिर उससे पौधा निकलता है, बड़ा होता है, उसमें फल लगते हैं या सब्जियां लगती हैं या अनाज लगता है, तो ये पैदा होता है, तो ये किसने पैदा किया? अल्लाह ताला ने। तो जो रब्बे करीम इस तरीके से एक बीज से इतना बड़ा दरख्त या इतनी सारी सब्जियां या इतने सारे अनाज उगाने पे कुदरत रखता है, तो क्या वो इसी मिट्टी में मिल जाने वाली हड्डियों से एक दोबारा इंसान को पैदा नहीं कर सकता? यकीनन पैदा कर सकता है। लौ नशा लजअलनाहु हुतामन फज़ौलतुम तफक्कहून, हम चाहें तो उसे पामाल कर दें, बिल्कुल रोंद कर रख दें, फिर तुम बातें बनाते रह जाओ। यानी तुम तो ये दावे करते हो कि ये हमने उगाया, हमने ज़मीन नरम की, हमने बीज डाले, बरवक्त डाले, बड़ी हिफाजत की। अल्लाह ताला फरमाता है अगर हम चाहें तो जब वो पौधे बड़े हो जाएं या थोड़े भी हों तो ऐसी आंधी तूफान भेजे जाएं कि बिल्कुल रोंदे हुए हो जाएं, तो फिर तुम खाली बातें बनाते रह जाओगे और उस आंधी तूफान को रोक नहीं सकते हो। लिहाजा मालूम हुआ कि अल्लाह तबारक व ताला की कुदरत को तस्लीम करना चाहिए। और मज़ीद फरमाया कि तुम ये भी कहोगे कि इन्ना लमुग़रमून, के हम पर तो तावान कायम हो गया। जब आदमी कोई जुर्म कर लेता है तो उसके बाज़ोकात सज़ा के तौर पर माली जुर्माना आयद किया जाता है, जिसको तावान या ज़िमान से ताबीर करते हैं। तो गोया कि तुम उस वक्त जब तुम्हारे ज़मीनों पे अल्लाह तबारक व ताला आसमानी आफत को नाजिल फरमाएगा, तो तुम यूँ कहोगे कि शायद हम पर कोई जुर्म हो गया, कोई तावान हम पर मुसल्लत कर दिया गया है। बल नहनु महरूमून, बल्कि हम बेनसीब रहे, या तुम यूँ कहोगे कि हम बेनसीब रहे। गरज ये कि फिर तुम्हें एतराफ़ करना पड़ेगा कि हमारे बस में कुछ भी नहीं, हमारी ताकत, हमारी कुदरत, हमारी ज़हनी सलाहियतें, हमारी मेहनत अपने मकाम पर, लेकिन अगर अल्लाह तबारक व ताला की मशीयत ना चाहे, अल्लाह ताला की मर्ज़ी ना हो, तो हम अपनी रज़ा के मुताबिक कुछ भी नतीजा हासिल नहीं कर सकते। मज़ीद एक और दलील देते हुए इरशाद फरमाया, अफ़रअईतुमुल मा अल्लज़ी तशरबून, तो ज़रा गौर करो, ज़रा देखो कि पानी वो जो तुम पीते हो, अंतुम अनज़लतुमुहु मिनल मुज़्नी अम नहनुल मुनज़िलून, कि क्या तुम उसे बादल से उतारते हो, या तुमने उसे बादल से उतारा, या हम उतारने वाले हैं। क्या ज़बरदस्त दलील है कि ये नरम और नाजुक से बादल, कि जो अगर आपके सामने से गुजरे और हाथ मारे, हल्का सा यूँ हाथ लगाएं, तो सिर्फ़ एक नमी हाथ में आएगी और सारे बादल ख़त्म हो जाएगा। इतना नरम और नाजुक बादल, इससे टनों वज़नी पानी, जैसे अभी हमारे कराची में बारिश हुई, 2-4 घंटे लगातार बारिश हुई, तो पूरा कराची एक साथ धुल गया, और बिला मुबालगा टनों के हिसाब से पानी नाजिल हुआ। ये कौन नाजिल करने वाला है? अल्लाह तबारक व ताला। तो जो अल्लाह ताला इतनी अजीम कुदरत वाला है कि ऐसे नरमो नाजुक भाप जैसे बादलों के अंदर टनों वजनी पानी उठाने पे कुदरत रखता है, और एक साथ बरसाकर पूरे शहर को धो देने पर कादिर है, तो क्या वो रब तुम्हें दोबारा उठाने पर कादर कुदरत नहीं रखता होगा? यकीनन अक्ल तस्लीम करती है कि अगर हम अल्लाह ताला की कुदरत पर गौर व तफक्कुर करते चले जाएँ, और जो उसके कुदरत के इजहार हमारे अतराफ़ में नज़र आ रहे हैं, उन पर एक सरसरी निगाह भी डालें, तो यकीनन एक मामूली सी भी अकल सलीम रखने वाला बिल्कुल आखरत का इनकार नहीं करेगा, और अल्लाह ताला के वादे को यकीनन और अकल के मुताबिक व मुवाफिक तस्लीम करेगा। अल्लाह ताला ने मज़ीद इरशाद फरमाया कि लौ नशाउ जअलनाहु उजाजन फलौला तशकुरून, अगर हम चाहें तो उसे खारी कर दें, नमकीन कर दें। वाकई ये भी अल्लाह का करम है कि मीठा पानी ऊपर से आता है। अगर अल्लाह ताला चाहे तो उसे समुंदर के पानी की मिसल कड़वा कर दे, तो हम क्या कर सकते हैं? तो इसका मतलब उसकी करम नवाजी है, उसका इनाम है, उसका फजल है, उसकी नेमत है, और उसका एहसान है कि वो पानी को मीठा करके उतारता है, खारा पानी नहीं उतारता। फलाउला तशकुरून, तो फिर तुम क्यों शुक्र अदा नहीं करते हो? अफरअई तुम नारल्लती तूरून, तो ज़रा क्या पस तुम देखते हो उस आग को, वो जो तुम रोशन करते हो। या अरब लोग एक दरख्त था जिससे दो लकड़ियाँ तोड़ते थे, जिसको जिंद और जिंदा का नाम दिया जाता था। इन्हें आपस में रगड़ते थे तो आग निकलती थी, और ये सरसब्ज होती थी, लेकिन जब रगड़ते थे तो आग की चिंगारी निकलती थी, आग जल जाया करती थी। तो अल्लाह तबारक व ताला अब अपनी मज़ीद एक कुदरत की निशानी बयान फरमाकर और उसके ज़रिए साबित फरमा रहा है कि जो रब्बे करीम सरसब्ज दो शाखों से एक गर्म आग निकालने पर कुदरत रखता है, क्या वो एक बंदे को मारने के बाद और उसकी मिट्टी में मिल जाने के बाद उसे दोबारा नहीं उठा सकता? यकीन उठा सकता है। लिहाजा इरशाद फरमाया, अफरअई तुम नारल्लती तूरून, क्या पस तुम देखते हो उस आग को, वो जो जिसको तुम जलाते हो या रोशन करते हो। अंतुम अनशअतुम शजरतहा अम नहनुल मुनशिऊन, क्या तुमने इसका पेड़ पैदा किया है या हम पैदा करने वाले हैं। यानी जिस दरख्त से ये दोनों शाखें तोड़ी जाती हैं, जिंदो जिंदा लकड़ी निकाली जाती है, उस दरख्त को तुमने पैदा किया है या हमने। अगर तुमने पैदा किया है तो फिर तो हर दरख्त के अंदर ये वस्फ तुम पैदा कर सकते थे, اور یقینی سی بات ہے کہ تم نے اس کو پیدا نہیں کیا بلکہ اللہ نے پیدا کیا ہے. تو جو رب اس طرح ایک درخت سے لکڑی سرسبز لکڑیوں سے آگ نکالنے پر قدرت رکھتا ہے, یقیناً وہ زمین سے انسان کو بھی دوبارہ اٹھانے پر قدرت رکھتا ہے. نحن جعلناها تذکرة, ہم نے بنایا اس آگ کو تذکرہ. تذکرہ یہاں مذکرہ کے معنی میں ہے, اور مذکرہ کا مطلب یاد دلانے والی, کہ ہم نے اس آگ کو یاد دلانے والی بنایا. اور شارحین نے فرمایا, مفسرین فرماتے ہیں کہ یعنی جہنم کی آگ کو یاد دلانے والی, کہ جب ہم اس آگ کو دیکھتے ہیں تو ہمیں جہنم کی آگ یاد آنی چاہیے, کہ یہ آگ اس آگ کو یاد دلاتی ہے کہ جس طرح آج یہ دنیا میں جلا رہی ہے. اگر اللہ تبارک و تعالیٰ کی اطاعت و فرما برداری نہ کی, اس پر ایمان نہیں لائے, اور اس کے نبی کریم صلی اللہ علیہ وسلم اور قرآن کو تسلیم نہیں کیا, تو پھر اسی طرح جس طرح دنیا کے اندر یہ آگ جلا رہی ہے, برود قیامت بھی جلائے گی. وَمَتَاعًا لِلْمُقْوِينَ, اور مسافروں کے لیے اللہ تعالیٰ نے اسے ایک فائدے کا سامان بنایا, متاع بنا دیا. وہ اس طریقے سے کہ اس کے کئی معنی ہو سکتے ہیں. مثلا مسافر سفر کر رہے ہیں, انہیں اگر آگ جل رہی ہو دور دراز, تو وہ اس کو دیکھ کر اندازہ کر لیتے ہیں کہ قریب آبادی ہے, وہاں پہنچ جاتے ہیں. یا اس لیے اللہ تعالیٰ فرما رہا ہے کہ تمہارے لیے قیمتی سامان اس کو بنا دیا کہ تم اس کو جلاتے ہو راستے میں, روشنی کر لیتے ہو, جیسے کہ پڑاؤ ڈالا کرتے تھے. پہلے زمانے میں جنگلوں میں پڑاؤ ڈالتے تھے سفر کرنے کے دوران, تو پھر چاروں طرف لکڑیاں جلا کر ڈال دیا کرتے تھے تاکہ درندے وغیرہ یا سانپ وغیرہ اندر نہ آنے پائیں. تو اس طرح ساری رات آرام سے کٹ جاتی تھی, آگ سے ڈر کر جلنے کے خوف سے جانور قریب نہیں آتے تھے. یا اس وجہ سے یہ متاع ہے کہ تم اس کو جلا کر اس پہ کھانا وغیرہ پکا لیتے ہو, اگر سردیاں ہیں تو پانی وغیرہ گرم کر لیتے ہو. غرض ہے کہ یہ لکڑیاں اللہ تعالیٰ کی بڑی کرم نوازی ہیں, یہ آگ جو ہے اللہ تبارک و تعالیٰ کی کرم نوازی کی ایک نشانی ہے. فَصَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ, تو اے حبیب کریم صلی اللہ علیہ وسلم, آپ اپنے عظیم رب کے نام کے ساتھ اس کی تسبیح بیان فرمائیں. انشاءاللہ سلسلہ کلام جاری رہے گا نیکسٹ پروگرام میں بھی. وآخر دعوانا ان الحمد للہ رب العالمین.